wonder if you would turn with me to the first epistle to the Thessalonians. Thessalonians kita. Poilo Thessalonians. Poilo Thessalonians kita. First epistle for the Thessalonians, chapter 3. Poilo Thessaloniki, 3 ante. And we could begin to read in verse 12. Just verse 12. 12 and 13. Poilo Thessaloniki, 3 ko, 12 ra 13. I read it in English. Verses 12 and 13 of chapter 3, 1 Thessalonians. And the Lord make you to increase and abound in love, one toward another, and toward all men, even as we do toward you, to the end he may establish your hearts unblameable in holiness before God, even our Father, at the coming of our Lord Jesus Christ with all saints. And then in chapter 4, विशेष गरी यो पहिलो चाहिँ 3 को 12 र 13 जो मान्छे इंग्लिशमा पढ्नुभयो नेपालीमा पढ्नेले पढिहाल्यो इंग्लिशमा पढ्ने पढ्यो विशेष गरी यहाँ प्रेममा एकअर्कामा प्रेममा रहेर प्रभुप्रति प्रेममा बढ्दै जानु भन्ने कुरा विशेष गरी यहाँ प्रेमको कुरा बताइएको छ. Chapter 4, verse 13 to the end of the chapter. But I would not have you to be ignorant, brethren, concerning them which are asleep, that ye sorrow not, even as others which have no hope. For if we believe that Jesus died and rose again, even so them also which sleep in Jesus will God bring with him. For this we say unto you by the word of the Lord, that we which are alive and remain unto the coming of the Lord shall not prevent them or go before them which are asleep. For the Lord himself shall descend from heaven with a shout, with the voice of the archangel, and with the trump of God, and the dead in Christ shall rise first. Then we which are alive and remain shall be caught up together with them in the clouds to meet the Lord in the air. And so shall we ever be with the Lord. Wherefore, comfort one another with these words. तेह्रदेखि अन्तिमसम्म विशेष गरी प्रभुको आगमनको प्रभु यीशुको आगमनको बारेमा पावलले लेखेको कुरा पाउँदछौँ. जसरी अब हामी पढ्नेले पढिहाल्यो पावलले भन्छ नि प्रभुको आगमन कसरी हुन्छ भन्ने जुन अब के अरे मृत्युमा पर्नेहरू जति पनि सुतेका छन् अघिबाट विसर्जनहरू जति पनि त्यस्तै पार्छन्, तिनीहरू चाहिँ पहिला उठ्छन्, त्यसपछि हामी तिनीहरूको पछि पछि साथसाथै प्रभुलाई भेट्न बादलमा जान्छौँ। प्रभुजी कसरी प्रधान दूतको आवाजमा स्वर्गबाट ओर्ली आउनुहुन्छ बादलमा भन्ने कुरा, अनि त्यसरी हामीलाई उठाइ लैजानुहुन्छ भन्ने कुरा जुन पावलले लेखेको छ प्रभुको आगमनको बारेमा, त्यो बारेमा छ। अनि त्यसपछि सदा सदाको निम्ति प्रभुसँग हामी हुनेछौँ र यो वचनहरूले, यो सान्त्वनाको वचनहरूले एकअर्कालाई सान्त्वना दिउँ भनेर पावलले जुन कुरा लेखेको छ त्यही उहाँले जो पढ्नुभयो इङ्ग्लिसमा र नेपालीमा जसले पढ्यो पढ्यो। In these two short portions that we have read, we have the reference to the Lord's coming. यो दुईवटा भागहरू हामीले जुन पढ्यौँ यो चाहिँ प्रभुको आगमन सम्बन्धित छ। In the first reference in chapter 3, we had the Lord coming with his saints. अध्याय 3मा चाहिँ पहिलो अध्याय 3मा चाहिँ प्रभु चाहिँ आफ्नो सन्तहरूको साथमा आउनुहुन्छ भन्ने कुरा छ। That is when he appears in great glory, when coming back to this earth as the Son of Man. अब त्यो चाहिँ कहिले भने उहाँ महामहिमाको साथमा एउटा मानिसको पुत्रको रूपमा महामहिमाको साथमा जब फेरि पनि दोस्रो पल्ट यस धरतीमा पृथ्वीमा फर्केर आउनुहुन्छ त्यति बेला हुने कुरा। In the second portion, we had reference to the Lord's coming for his own. अब दोस्रो भाग जुन दोस्रो कुरा के छ भने प्रभु उहाँको उहाँ आफ्नै लागि आउनुहुन्छ भन्ने कुरा छ। In the hymn that we just sang, last hymn that we sang together, the last verse, at least in English, says, when Christ shall come with shout of acclamation and call us home, what joy shall fill our soul. जुन हामीले अघि गीत गाए इङ्ग्लिसमा गीत गाएको छ जुन भन्छ कि उहाँ आउनुहुन्छ र उहाँले लैजानुहुन्छ उहाँको घरमा लैजानुहुन्छ भन्ने कुरा जुन इङ्ग्लिस हामीले गीत गायौँ। So here we have the two parts of the Lord's second coming. अब यहाँ चाहिँ प्रभुको दोस्रो आगमनको बारेमा दुईवटा कुराहरू छन्। Coming for his saints in chapter 4 and coming with his saints in chapter 3. चार अध्यायमा चाहिँ सन्तहरूको लागि आउनुहुन्छ भन्ने कुरा अनि तीन अध्यायमा चाहिँ सन्तहरूसँग आउनुहुन्छ भन्ने कुरा, सन्तहरूको लागि र सन्तहरूसँग आउनुहुन्छ भन्ने कुरा दुईवटा कुरा। You would notice that there is only one condition in chapter 4 about our going with him. हामीले थाहा गऱ्यौँ होला कि त्यहाँ एउटा कुरा मात्रै छ, एउटा शर्त छ कि हामी उहाँसँग जाने बारेमा। The condition is very simple. I speak now especially to the young ones here. अब त्यो शर्त चाहिँ एकदमै साधारण छ, एकदम सिम्पल साधारण छ। अब म विशेष गरी जवान जवानी जति यदि यहाँ अहिले जवानीहरू छन् तिनीहरूको लागि बोल्दछु। The scripture says, if we believe that Jesus died and rose again. Bible le bhancha yadi hamile prabhu yesu chai mrit marera bauri uthnu bhayo bhanera bishwas garchhau bhane, the question is, do we believe it? Aba prashna chai tyo kura ke hami bishwas garchhau? Are we sure that he died for me. It isn't enough just to believe that he died. Aba hami ke pakkai bishwas garchau mero lagi prabhu yesu marnu bhako bhanne eti matra kafi chaina ki ah ma aunu bha marnu bha bhanera teti matra bishwas garnu bhanne kafi chaina tara hami hriday bata pakkai bishwas garchau. There are plenty of history books that will tell you of the death of the Lord Jesus. Aba dherai dherai kitab haru le bataudacha ki itihas ko kitab haru le bataudacha ki prabhu yesu ko mritu ko bare. But do we know in our heart? Tara ke hami hamro hriday ma yo kura jandachau that he died for me. Wa chai mero lagi marnu bhaeko ho bhanne kura hami hriday ma jandachau. He's the God from heaven. Aaj swarga bata aunu hune parmeshwar hununcha. He became a man. Wa chai manish bannu bhayo. In order that he might die and pay the price for your sins and for mine. Tapai ra mero pap ko dam tirna ko nimti wa ra krush ma marera tapai ra mero pap ko dam tirna ko nimti wa manish bannu bhayo. Not only did he die and pay the price for those sins, but he was buried and rose again. वा मरेर हाम्रो पापको दाम मात्रै तिर्नु भएन तर वा मरेर बौरे पनि उठ्नु भयो. And the power to die and the power to rise again was in him. अनि मृत्युमा मर्नु मृत्युमा पनि मर्नु र बौरी उठ्ने शक्ति चाहिँ त्यो उहाँमा थियो. The scripture says I have power to lay it down, that is my life, I have power to take it again. Bible le bhancha ki scripture says I have power to lay down my life, yeah, and I have power to take it again. Bible le bhancha ki ma मर्नु भन्नु खोज्नु भएको छ, मर्ने शक्ति छ र फेरि पनि वापस जीवनमा आउने पौडी उठ्ने शक्ति पनि छ भनेर बाइबलले त्यसो बताउँदछ. My life is not anymore my own. र मेरो जीवन चाहिँ मेरो आफ्नै होइन, उस आफ्नै होइन. When I believe that Jesus died and rose again, when I believe that, my life is no longer mine. जब प्रभु येशु मर्नु भयो मेरो निम्ति मर्नु भएर बौरी उठ्नु भयो भन्ने कुरा जब मैले विश्वास गरेँ तबदेखि मेरो जीवन चाहिँ मेरो आफ्नो होइन. He bought me. उहाँले मलाई किन्नु भयो. He paid a price for me. उहाँले मेरो पापको ज्याला तिरिदिनु भयो. And now the scripture says my life is hid in Christ in God. In Bible le bhancha aba mero jivan chai mero haina tara waha ma ra waha ko ho bhanda. So if we believe that Jesus died and rose again, I don't anymore have a life. Yadi maile prabhu yesu marnu bhayo ra bauri uthnu bhayo bhanne kura maile bishwas garchu bhane mero aafnai jivan chai छैन. You say to me, but Brother John, I can see you standing. अब तपाईँले भन्न सक्नुहुन्छ कि ब्रदर जन तपाईँ हुनुहुन्छ त उभिरहनु भएको छ त भनेर भन्न सक्नुहुन्छ. And it's true. त्यो सत्य पनि हो. Physically, I'm standing here. भौतिक रूपमा शरीरमा त म यहाँ उभिरहेको छु. But life isn't just existing. Life is living in Christ. तर जुन जीवन जिइरहेको छु त्यो चाहिँ प्रभु येशूमा जिइरहेको छ त्यो. He is giving me the power to live here in this world. उहाँले चाहिँ मलाई यो धरतीमा जिउने शक्ति दिइराख्नु भएको छ. He gives me the power to live here for him. उहाँले मलाई यो धरतीमा उहाँकै निम्ति जिउने शक्ति दिनुहुन्छ. Not anymore to live here for myself. मेरो आफ्नै निम्ति यहाँ आफ्नै निम्ति जिउनको लागि होइन. Not to do what I want. म जे चाहन्छु त्यो गर्नको निम्ति होइन. See, it's easy to do what I want. यो सजिलो छ कि म जे चाहन्छु त्यही गर्न सजिलो छ. But that is rebellion against God. तर त्यो चाहिँ प्रभुप्रति चाहिँ प्रभुप्रतिको विद्रोह हो. म जे चाहन्छु त्यही गर्नु चाहिँ प्रभु प्रतिको विद्रोह. Because he bought me, I'm not my own anymore. किनभने उहाँले मलाई किन्नुभयो, म यहाँ देखेको छु म आफ्नै मेरो म होइन. And that's why we read in chapter 3, the Lord make you to increase and abound in love one toward another and toward all men. त्यसै कारण तिन अध्यायमा हामीले पढ्यौँ कि प्रभुले हामीलाई प्रेममा बढ्दै जानु, एक अर्काप्रति बढ्दै जानु भन्ने कुरा हामीले पढ्यौँ. Because in the coming day, when the Lord Jesus comes back to this earth, he wants to bring us back with him and show out the glory that you and I have gained because we have been obedient to him. उहाँ जब दोस्रो चोटि उहाँसँगै हामी आउँछौँ, त्यो महिमा, त्यो महामहिमा त्यो देखाउनको निम्ति, प्रदर्शन गर्नको निम्ति, किनभने हामी चाहिँ उहाँमा आज्ञाकारी र इमान्दारी भएको कारण उहाँसँगै हामी हुन्छौँ, उहाँसँग फर्केर आउँछौँ त्यो महिमा प्रदर्शन प्रकट गर्नको निम्ति. We sang right at the beginning of the meeting this morning, Jesus, that name is love. हामीले यो संगति सेवा को सुरुमा त्यो गीत गायौँ कि प्रभु येसु भन्ने, येसु त्यो नाम चाहिँ प्रेम भन्ने, त्यो इङ्ग्लिसमा त्यो गीत गायौँ. What did I just say? My life is hid in him. मैले अहिले के भने, मेरो जीवन चाहिँ उहाँमा अवस्थित छ. So his love should be seen in me. अब त्यसो भने उहाँको प्रेम चाहिँ ममा प्रकट हुनुपर्छ. And what did his love do? अनि उहाँको प्रेमले चाहिँ, त्यो प्रेमले चाहिँ के गर्यो? His love was shown out. Toward men. Okay. उहाँको प्रेम चाहिँ मानिसहरूप्रति प्रकट गरियो. And so we too need to show out that love. त्यसै गरी हामीले पनि त्यो प्रेम चाहिँ प्रकट गर्नुपर्छ, हामीमा पनि प्रकट हुनुपर्छ. To tell others about the Lord Jesus, to tell, show out his love so that others can know it. अरूलाई देखाउनको निम्ति, अरूलाई बताउनको निम्ति हामीले पनि त्यो प्रेम चाहिँ प्रकट गर्नुपर्छ. It's the only reason you were left here after you accept the Lord Jesus as your Savior. प्रभुलाई उद्धारकर्ता भनेर ग्रहण गरेपछि यही कारणले मात्र प्रभुको प्रेम प्रकट गर्न, झल्काउन, अरूलाई देखाउनको निम्ति यही उद्देश्यले मात्र हामी यो The minute we accept the Lord Jesus as our Savior, we're ready to go to heaven. जब हामीले प्रभुलाई विश्वास गर्यौँ, ग्रहण गर्यौँ, उद्धारकर्ता रूपमा ग्रहण गर्यौँ, वास्तवमा त्यति नै बेला हामी स्वर्ग जानको लागि तयारी थियौँ. We don't improve. We don't get any better. हामी त्योभन्दा असल We don't get any better. त्योभन्दा बढ्ता अब हामी भएर जाने, बढ्ता हुन सक्दैनौँ. Because we have Christ's life immediately. We don't get anything more. अब हामीले प्रभुलाई ग्रहण गर्यौँ, प्रभु हामीसँग हुनुहुन्छ तुरुन्तै, त्यति बेला जब हामीले प्रभुलाई ग्रहण गर्यौँ, अब त्योभन्दा बढ्ता हामीले केही पाउने कुरा छैन. So the whole reason we left in this world is to show out Jesus. That's all it is. अब एउटै कारण जो हामी यस धरतीमा जिइरहेका छौँ रहिरहेका छौँ प्रभु येशूलाई झल्काउनको निम्ति उहाँलाई प्रकट गर्नको निम्ति त्यही कारण मात्र अरू कारण के पनि छैन. And that doesn't matter how old or how young you are. अब कति वृद्ध कति सानो कति उमेर अब भन्ने कुरा त्यसले केही पनि त्यो मतलब गर्दैन. Once you know the Lord Jesus as your Savior, all that we have then to do is live His life here in this world. प्रभु यीशुलाई स्वीकार गरेपछि विश्वास गरेपछि खालि एउटै मात्र हो कि उहाँको जीवन जिउनको निम्ति धरतीमा उहाँको जीवन जिउनको निम्ति हामी छौँ त्यति मात्र हो. I don't want to tell you it's going to be easy. म तपाईँहरूलाई यो सजिलो हुन्छ भनेर भन्न चाहदिनँ. Was it easy for the Lord Jesus? के प्रभु येशूको निम्ति त्यो कुरा सजिलो थियो? Was everybody loving him? के सबैले उहाँलाई प्रेम गर्नुभयो जब उहाँ धरतीमा हुनुहुन्थ्यो? Were people kind to him? मानिसहरू उहाँप्रति दयालु भए? What happened when he fed the 5,000 people? के भयो त जब उहाँले 5,000 खुवाउनुभयो? They all went home that night. And they left him. तिनीहरू सबै खाइसकेर तिनीहरू घर गए बेलुका. Read, many followed him no more. हामी यो पढ्छौँ कि त्यस पछाडि तिनीहरूले प्रभुलाई पछ्याएन तिनीहरू घर गए भनेर पढ्छौँ. One thing I can guarantee, if you follow the Lord Jesus, you will suffer for him. एउटा कुरा म एकदमै पक्का गरेर भन्न सक्छु कि यदि हामीले प्रभु यीशुलाई विश्वास गर्छौँ भने प्रभु यीशुलाई पठ्याउँछौँ भने हामी सतावटमा पनि पर्छौँ. Peter says, if we suffer with him, we shall also be glorified. पत्रुसले भन्छ कि हामी उहाँसँगै दुःख भएका छौँ अनि उहाँसँगै हामी महिमित पनि हुन्छौँ भनेर पत्रुसले भन्छ. The sufferings of this present time are not worthy to be compared with the glory which we shall have. Paul le lekhdacha ki jun dukha kashta hami aile vartaman ma bhogchhau tyo chai aune wala yug ko mahima sanga tulna garna yogya ko chaina bhanera Paul le lekhdacha. So how long are you going to live in this world? So aba hami kati ramro samay samma yo dharti ma ready to be 100 if the Lord has to come. To be 100. Okay. If the Lord okay. has to come. Aba kati aba hami 100 barsha samma banna sakchau ki prabhu haru samma aunu bhayeko chaina. Even 110. Athawa 110. But how long is eternity? Tara ananta ta chai kati lamo huncha ta. That's what Paul says. Paulle chai tyo kura bataudacha. The sufferings of this present time, 100 years, not worthy to be compared with the weight, the eternal weight of glory. पावलले त्यो कुरालाई जोड दिन चाहेर त बताइरहेको छ कि चाहे 100 वर्षको अब दुःख यो होला यो धरतीमा तर त्यो 100 वर्षकै दुःख कष्ट भए तापनि अनन्तसम्म हुने जुन उहाँसँग हामी रहने अनन्तता छ त्योसँग चाहिँ तुलना गर्न सकिँदैन भनेर पावलले त्यो कुरालाई जोड दिइरहेको छ. अब तिन अध्यायमा प्रभु परमेश्वर चाहिँ खुसी हुनुहुन्छ आनन्दित हुनुहुन्छ जब मानिसहरू उहाँसँग प्रभु येशूमा प्रवेशलाई पछ्याएर उहाँको प्रेम प्रकट गर्दछ. तर हामी 100 वर्ष हुन अब बाँच्न खोजिरहेका छैनौँ. म अलरेडी अब 70 वर्ष पुगिसकेँ त म एकदमै अब I'm looking for the Lord to come. Looking for the Lord. Yeah, ma prabhu yesu kahile aunu huncha bhanera pratiksha gariraheko chu. Don't say when. Kahile bhanera bhanna sakdaina. Could be today. Aaja pani hun sakcha. It could be unquick. अब एकै क्षणमा आँखाको निमेषमा त्यो पावलले पनि लेख्छ त्यो पनि अब एकै क्षणमा हुन सक्दछ यति चाँडो अब यति छिटो हुन्छ पावलले जसरी लेख्छ आँखाको एकै निमेषमा भन्ने त्यति चाँडो हुन सक्छ हामी त्यति छिटो परिवर्तन त्यति चाँडो त्यति छिटो त्यति चाँडो हामीले त्यो सोच्न पनि सक्दैनौँ तर प्रभुमा सम्भवतः प्रभुले त्यति छिटो त्यो परिवर्तन गर्न सक्नुहुन्छ प्रभुले केही मात्रा मात्र परिवर्तन गर्नुहुन्न going to change all of the believers, those who have fallen asleep in Jesus. प्रभुले विश्वासी जनहरू साँचो विश्वासी जसले उहाँलाई पछ्याएको छ उहाँ सबैलाई परिवर्तन गर्नुहुन्छ He will change us and give us a body just like His body. उहाँले परिवर्तन गरेर उहाँ जो जिइराख्नु भएको छ उहाँ उहाँको महिमित देह उहाँको जुन जुन जीवन जिइराख्नु भएको छ त्यो जीवन उहाँले दिनुहुन्छ महिमाको जीवन अथवा महिमाको देह हामी अहिले जस्तो छौँ त्यो त्यो जस्तो होइन त्यस्तो कहिले होइन त्योभन्दा बेग्लै जब हामीले प्रभुलाई एकदमै आम्ने सामने विश्वासद्वारा होइन अनि एकदमै दूरी टाढोबाट पनि होइन तर एकदमै आम्ने सामने जबसम्म त्यो समय आउँदैन प्रभुको त्यो समय आउँदैन उठाएर जाने तबसम्म यस धरतीमा उहाँ को जीवन जिउनको निम्ति जिउन हामीले त्यो जीवन भनेर उहाँले त्यसरी चाहनुहुन्छ एभ्री बिलिभर विल देन गो ऑल द वे ब्याक फ्रम द ओल्ड टेस्टामेन्ट ऑल द ओल्ड टेस्टामेन्ट बिलिभर्स आदम जोसेफ अब्राहम ऑल अफ दोस डियर वन्स दैट डाइड इन फेथ ऑल अफ द ज्यूइश पीपल दैट डाइड इन फेथ Before the Lord came into this world, Daniel and all the prophets, they all go, but we will go at the same time. सबै विश्वासीहरू हामी पुरानो नियममा पुरानो जमानामा पनि अब आदमदेखि लिएर अब्राहमहरू अब जोसेफहरू हरेक डानियलहरू जति पनि प्रभुमा उनीहरू सोचेका छन् जति पनि यहुदीहरू प्रभुमा सोचेका छन् सबै सबै जानेछ अनि उनीहरूको साथ साथै हामी पनि जानेछौँ अनि हामी सदा सदाको निम्ति प्रभुसँग हुनेछौँ छुट्टा छुट्टै अब हामी यहाँ र प्रभु स्वर्गमा भन्ने कुरा त्यस्तो छुट्टा छुट्टै हुँदैन हामी उहाँसँग र उहाँ जस्तै हुनेछौँ सदा Just commit ourselves to the Lord in prayer. Gracious God and our Father, we thank Thee for these few moments together. We thank Thee for the opportunity to remember the Lord Jesus, to bring Him to mind in the breaking of bread, to think of Him in all that He suffered for our sake, how He gave Himself. And how we bless Thee, our God, for the place that we have now been brought into, where we have new life, the life hid in Him, looking for the day when it will be known to us in all its fullness, when then we will see him face to face. Oh, we thank thee, our God, for all thy love and kindness toward us, and pray that thou wouldst help us here in this world to live our lives in a way that will show out the Lord Jesus and his love, that it will be seen in us. We give thee our thanks, we commend ourselves to thy further care for the remainder of this day. Pray that thou wouldst watch over each one. Think of very especially Dale and his wife in the hospital. We ask thy blessing upon them. Think too of our brother in distress, not feeling well. We ask that thou wouldst watch over those who are at work. Pray for thy blessing. Look to thee that each of us may be preserved and kept, used here in this world for the glory of the Lord Jesus. We commit all to thee and give thanks in his precious name. Amen. Amen. I think that it's good to open also Philippians 3. Chapter 3, Philippians. Verse 20 to 21. For our commonwealth has its existence in heaven, from which also we await the Lord Jesus Christ, Savior, who shall transform our body of humiliation into conformity to his body of glory, according to the working of the power which he hath even subdue all things to himself. उहाँले यो पढ्नुभयो फिलिपिनको विषय 21 पढ्नुभयो अब नेपालीमा जतिले पढ्न पढे होला अब ठिकै छ पढेर थाहा भयो पुरा ट्रान्सलेट गर्न नभएजाउँ. On the earth we have some places of living, but our commonwealth is in heaven, not that country from which we are. अब धरतीमा यस धरतीमा संसारमा हाम्रो केही अब बस्ने ठाउँ जिउने ठाउँ हामी बस्ने ठाउँ छ तर हाम्रो खास घर चाहिँ हाम्रो ठाउँ चाहिँ स्वर्ग हो. कुनै पनि देश जहाँबाट हामी आएका छौँ त्यो यो त्यो भन्ने कुरा त्यो वास्तवमा त्यो हाम्रो होइन तर स्वर्ग. And we don't belong to these countries. We belong to the heavens. हामी यो देशको वास्तवमा होइनौँ यो राष्ट्रको हामी होइन हामी स्वर्गको हौँ. And our president or king or prime minister is not a person who don't trust God, but our king of kings and our lord of lords is Lord Jesus Christ, Savior. अब जतिकै देशका अब राष्ट्रपति प्रधानमन्त्री राजाहरू जस्तो जस्तो भए तापनि त्यो सबैभन्दा महान चाहिँ प्रभु येशु हुनुहुन्छ र हामी चाहिँ प्रभु येशुमा विश्वास गर्छौँ. So it is why all differences between us, fleshly difference, has no matter because we has our one Lord. हामी जस्ता सुकै भए तापनि शरीरमा जस्ता सुकै भए पनि हाम्रो त्यो बेग्ला बेग्लैको भए तापनि त्यसले केही त्यसको केही मतलब छैन तर हामी प्रभुमा एक हौ. And we have promised in 21st verse that such differences will be removed at all. Everything will be changed into the conformity to body of Christ. Prabhu Yeshu ko sharir ma sabai kura gavincha ra ani sabai kura parivartan bhayera Prabhu Yeshu ko sharir ma dewako deha ma gavincha. And we know that our Lord Jesus Christ is God himself. हामी यो जान्दछौँ कि हाम्रो प्रभु येशु चाहिँ उहाँ स्वयं परमेश्वर हुनुहुन्छ. And as he said at the beginning to create the whole world, and it was done in the second. जसरी हामी सृष्टिका कुरामा कसरी परमेश्वरले संसारलाई सृष्टि गर्नुभयो त्यो सृष्टिको कुरा हेऱ्यौँ भने उहाँले त्यो कुराहरू क्षणभरमा गर्नुभयो त्यो कुरा हामी पाउँदछौँ. The same power makes him right to change our bodies into similar bodies he has own. अब त्यो जो शक्ति छ उहाँमा त्यो शक्तिले चाहिँ हाम्रो शरीरलाई पनि परिवर्तन गरेर उहाँको जस्तै हाम्रो शरीरलाई परिवर्तन गरेर उहाँले जुन देह जिउनुहुन्छ उहाँ जस्तै उहाँको देह जस्तै बनाउन सक्नुहुन्छ त्यस्तो शक्ति उहाँमा छ. So we have freedom to wait for our Lord because he will change us to the similar liters of his own. र हामीले उहाँ प्रभुलाई प्रतीक्षा गर्नुपर्छ कि उहाँले हाम्रो हामीलाई परिवर्तन गरेर उहाँ जस्तै हामीलाई बनाउनुहुन्छ र त्यसको प्रतीक्षा हामी गर्दछौँ. परमेश्वर त्यसरी हामी तपाईँसँगमा आउँछौँ. तपाईँ महान परमेश्वरलाई साँच्चै हामी धन्यवाद दिन्छौँ, आभार व्यक्त गर्छौँ. तपाईँको प्रेम कृपा कति अपार छ हामी प्रति व्यक्ति व्यक्तिको निम्ति. परमेश्वर तपाईँले पल पलमा हामीलाई अनुग्रह कृपा गरिराख्नु भएको छ. आफ्नो पुत्रमा अति प्रेम गर्नुभयो, पुत्रमा धेरै पुत्रहरू तपाईँले प्राप्त गर्नुभएको छ र स्वर्गदूतभन्दा पनि उच्च तपाईँले पुर्याउनु भएको छ. परमेश्वर तपाईँको प्रेम हो. हामीले केही पनि हाम्रोमा योग्यता छैन, हामीले तपाईँलाई खोजेनौँ तर तपाईँले हामीलाई खोज्नुभयो र तपाईँले सबै कुरा हाम्रो निम्ति गर्नुभएको छ. धन्यवाद छ परमेश्वर, सुन्दर समय तपाईँले दिनुभयो धरतीमा हामीलाई राखिराख्नु भएको छ. अझसम्म पुत्रको आगमनलाई ध्यान गरेर तपाईँले हामीलाई धरतीमा जीवन दिइराख्नु भएको छ. तपाईँको जीवन, पुत्रको जीवन, तपाईँको प्रेम प्रकट गर्नुको निम्ति हे पिता परमेश्वर धन्यवाद छ. सुन्दर वचनहरूले हामीलाई सान्त्वना दिनुभयो, हाम्रा ब्रदर्सहरूलाई टाढनदीबाट ल्याउनु भयो, सङ्गति यसरी तपाईँले भेटघाट दिनुहुन्छ, एकअर्कामा सान्त्वनाले एकअर्कालाई एन्करेज गर्ने कुराहरू परमेश्वर तपाईँ दिइराख्नु भएको छ. धन्यवाद छ सबै कुराको निम्ति, आभार व्यक्त गर्छौँ यो समयभरि हामीले सम्हाल्नु भएको निम्ति धन्यवाद छ. हाम्रो सारा भविष्य हामी जान्दैनौँ तर हामी तपाईँ विश्वस्त रहन्छौँ, हाम्रा भविष्य तपाईँ सुरक्षित छ भन्ने कुरा हामी जान्दछौँ. सबै जीवन आशा प्रान्तमा राख्दै धन्यवाद प्रशंसा प्रार्थना पिता तपाईँको यसको नाममा परमेश्वर पिता तपाईँलाई चढाउँछ.